Book 2 83 ترانشي ترانشي الماضي 3 بوتكال بوتكال يتصل تليفونيا تليفون كرني تليفون كرني لقد اتصلت تليفونيا مي تليفون كلا مي تليفون كلا لقد اتصلت تليفونيا طيلة الوقت مي संपूर्ण वेळ टेलिफोनवर बोलत होतो मी संपूर्ण वेळ टेलिफोनवर बोलत होते يسأل विचारणे विचारणे لقد سألت मी विचारले لقد سألت دائما मी नेहमीच विचारत आलो मी नेहमीच विचारत आलो يحكي निवेदन करणे निवेदन करणे لقد حكيت मी निवेदन केले मी निवेदन केले لقد حكيت كل الحكاية मी पूर्ण कहानी निवेदन केली मी पूर्ण कहानी निवेदन केली يتعلم शिकणे अभ्यास करणे शिकणे अभ्यास करणे لقد ذاكرت मी शिकले لقد ذاكرت طوال المساء मी संपूर्ण संध्याकाळभर अभ्यास केला मी संपूर्ण संध्याकाळभर अभ्यास केला يشتغل काम करणे काम करणे لقد اشتغلت मी काम केले मी काम केले لقد اشتغلت طوال اليوم मी पूर्ण दिवस काम केले मी पूर्ण दिवस काम केले ياكل जेवणे जेवणे لقد اكلت मी जेवलो मी जेवले لقد اكلت كل الطعام मी सर्व जेवण जेवलो मी सर्व जेवण जेवले